चार बजेको अर्पण खबरमा स्वागत छ, म ध्रुवराज खनाल। खबर विस्तारमा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली राहदानी बंगलादेशी नागरिकलाई बेच्ने गिरोह पक्राउ गरेको छ। साउदी अरबबाट भिसा लगाएका पासपोर्ट बेचेको आरोपमा सीआईबीले म्यानमार व्यवसायी पूर्णबहादुर मगर र कुमार पुरीलाई पक्राउ गरेको हो। देवी प्रसाद काफले भने फरार छन्। साउदी अरबको एएल यामाहा कम्पनीबाट फ्री भिसा र फ्री टिकटमा केएल इम्प्लोयमेन्ट सर्भिसले वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिएका 100 मध्ये 25 जना नेपालीको सकल पासपोर्ट एनसीएल इम्प्लोयमेन्टका देवी प्रसाद काप्ले र एएल जारिफा म्यानपावरका कुमार पुरीले जिम्मा लिएका थिए। उनीहरूले आरपी इन्टरनेसनलका पूर्णबहादुर मगर मार्फत बंगलादेशका मोहम्मद देलवार हसनलाई बेचेको पाइएको सीआईबीले जनाएको छ। बंगलादेश स्थित साउदी दूतावासबाट काम भिसा लगाई वैदेशिक रोजगार विभागमा अन्तिम स्वीकृति लिन लागेको अवस्थामा काफले र पुरीले पूर्णबहादुरसँग मिलेर राहदानीमा भएको फोटो परिवर्तन गरी बंगलादेशी नागरिकलाई साउदी अरब पठाउन बेचेका थिए। नेकपा एमालेको आसन्न नवौं महाधिवेशनमा नेता केपी शर्मा ओली पक्षले प्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको छ। नेता केपी ओली पक्षले आज राजधानीमा पत्रकार सम्मेलन गरेर प्रमुख पदमा उम्मेद्वारी घोषणा गरेको हो। ओली पक्षले वरिष्ठ उपाध्यक्षमा वामदेव गौतम र महासचिवमा ईश्वर पोखरेललाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। पत्रकार सम्मेलनमा उपाध्यक्ष विद्या भण्डारीले महाधिवेशनले पार्टी अध्यक्षमा नेता ओली सर्वसम्मत हुने दावी गर्दै वरिष्ठ उपाध्यक्षमा गौतम र महासचिवमा पोखरेलको नाम घोषणा गर्नुभएको हो। उहाँले महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन अरूले पनि समर्थन गरेर सर्वसम्मत प्रस्ताव ल्याउन सकिने पार्टीको लोकतान्त्रिकरण दीर्घ जीवन र पुस्ता हस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले नेता ओली एक कार्यकालका लागि अध्यक्ष हुने र एक पदमा एक जिम्मेवारीको नीतिमा अडिग रहने दावी गर्नुभयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई डेबी र पीआर मुक्त बनाउन नदिन आफूलाई दबाव आउन थालेको बताउनु भएको छ। प्रशासनलाई डेबी र पीआर मुक्त बनाउने उद्देश्य असफल बनाउने षड्यन्त्र भइरहेका कारण आफूलाई दबाव आउन थालेको मन्त्री पण्डितको भनाइ छ। भक्तपुरको रफत संचार क्लबमा भएको कार्यक्रममा मन्त्री पण्डितले जतिसुकै अप्ठ्यारो भए पनि प्रशासनलाई डेबी र पीआर मुक्त बनाइ छाड्ने दावी गर्नुभयो। निजामती सेवा ऐनको चौथो संशोधनको लागि आउँदो बिहिबारसम्म अध्यादेश संसदमा पेश हुने जानकारी दिँदै यो अभियानलाई नरोक्ने बताउनुभयो। अब निजामती कर्मचारीलाई मात्र नभई प्रहरी सैनिक र शिक्षक लगायतलाई पनि डेबी र पीआर मुक्त बनाउनु पर्ने बताउनुभयो। भारतमा नयाँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउने बताउनु भएको छ। नेपाल भारतका लागि पुरानो र ठूलो मूल्य भएको साथी हो। नेपालबारे ट्विट गर्दै मोदीले भन्नुभएको छ, उसँगको सम्बन्धलाई हामीले विभिन्न पाटाबाट थप बलियो बनाउन हामी प्रतिबद्ध छौँ। भारतमा नयाँ सरकार बन्ने पक्का भएपछि नै नेपालसँगको अबको भारतीय सम्बन्धका बारेमा अनेकौं अड्कलबाजी आइरहेका अवस्थामा मोदीले यस्तो बताउनु भएको हो। कोलम्बियामा यात्रु बसमा आगो लाग्दा 32 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा 31 जना बालबालिका रहेका सीएनएनले जनाएको छ। फन्डाकन सहर नजिक चर्चमा आयोजित समारोहमा सहभागी भएर फर्किँदै गरेका बालबालिका चढेको बसमा 81 आग लागि भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। प्रहरी प्रवक्ता एडन लिओनले 18 जनाको उद्धार गरिएको तर धेरैजना गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने बताउनु भएको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। मुम्बईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल अब केही बेरमा नै सुरु हुँदैछ। प्रतियोगितामा राजस्थान रोयल्स तेस्रो तथा मुम्बई इन्डियन्स सातौं स्थानमा छ। यस्तै आजको दोस्रो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको किङ्स इलेभेन पन्जाब र अन्तिम स्थानमा रहेको दिल्ली डेयर डेभिल्स बीच बेलुका 8:15 बजेपछि प्रतिस्पर्धा हुँदैछ। हवस् त, प्रान्त 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज बिदा भई, नमस्कार।